सनीलाई अझै नि ममाथि तिमलाई सम्झना छ र म तिम्रो भइसके कसैको हुन्नारो बसुन्जेल तिम्रै हो मलाई विश्वास गर शङ्का छ र म तिम्रो भइसके कसैको हुन्नारो बसुन्जेल तिम्रै हो मलाई विश्वास गर बसुन्जेल तिम्रै हो मलाई विश्वास गर विश्वास के हो माया के बुझेछु हरेक पल पल तिमी मै डुबेछु अझै नि म माथि तिमलाई शङ्का छ म तिम्रो भइसके कसैको हुन्न रु बसुन्जेल तिम्रै हो मलाई विश्वास गर माया के बुझेछु हरेक पल पल तिमी मै डुबेछु अझै नि म माथि तिमलाई शङ्का छ म तिम्रो भइसके कसैको हुन्न रु बसुन्जेल तिम्रै हो मलाई विश्वास गर बसुन्जेल तिम्रै हो मलाई विश्वास गर विश्वास गर।